पूर्व अध्यक्ष बालकृष्ण लोहनी, मौरीपालक कृष्ण गोविन्द राम सेपाङ लकाटले मन्तव्य राखेका थिए। चितवनमा हाल 250 जना व्यवसायीले व्यावसायिक रूपमा मौरी पालन गर्दै आएका छन्। एउटा मौरीको घरबाट वर्षमा सरदर 50 किलो मह उत्पादन हुन्छ। यस्तै बीच मौरी शरण क्षेत्र सम्भाव्यता अध्ययनका लागि आज एक दिने गोष्ठी सम्पन्न भएको छ। मौरी पालन काले भण्डाराको आयोजनामा भएको गोष्ठीमा मौरी चरणका लागि उपयुक्त स्थानका लागि खोजी गर्ने उद्देश्यका साथ गोष्ठी गरिएको कार्यले जनाएको छ। गोष्ठीमा सर्लाई 12 वर्ष रौतहट मकानपुर र चितवनका जिल्लाका कार्य प्रमुख र कृषकहरू सहभागी थिए। चरण क्षेत्रको अभावमा मौरी पालन व्यवसाय संकटमा पनि अवस्था रहेकाले मौरी पालनको प्रबन्धनका लागि चरण क्षेत्रको खोजी गर्न लागिएको कार्यालयका प्रमुख वरिष्ठ मौरी विज्ञ शिव प्रसाद रिचालले जानकारी दिनुभयो। अफ सिजनमा चितवनबाट दाङ मकानपुर रूपन्दे तथा अन्य जिल्लाबाट पनि अन्यन्त्र मौरीलाई चरणको लागि लैजानुपर्ने बाध्यता रहेको छ। मौरी चरणका लागि अन्य जिल्लामा लैजाँदा कतिपय अवस्थामा लैजाने बित्तिकै फर्कनुपर्ने अवस्था समेत रहेको रिचालले बताउनुभयो। नेपालमा हाल मेलिफेरा र सेरेना जातको मौरी पालन हुँदै आएको छ। कृषि कार्यालयले मौरी पालन व्यवसायलाई कम प्राथमिकता दिएकाले यसको विकास र प्रबन्धनका लागि कृषि कार्यालयले ध्यान दिनुपर्ने रिसालले बताउनुभयो। व्यवसायमा कम जोखिम रहेको स्वास्थ्यको लागि गुणकारी रहे तापनि चरण क्षेत्रको अभावमा मौरी पालनको विकास हुन नसक्दा माग अनुसारको पूर्ति हुन नसकेको मौरी विज्ञहरूले बताएका छन्। चितवन सहित मकानपुर बारा प्रशासनलाई दाङ कैलाली रूपन्देहीमा विशेष गरी मौरी पालन हुँदै आएको छ। नेपालमा वार्षिक 400 मेट्रिक टन मह उत्पादन हुँदै आएको छ। चितवन निर्वाचन क्षेत्र नम्बर 4 आगामी असार 8 गते हुने संविधान सभा सदस्य उपनिर्वाचनमा विद्युतीय मतदानबारे जानकारी दिन निर्वाचन शिक्षा कार्यकर्ताहरू सक्रिय भएका छन्। राजनीतिक दलहरूले विद्युतीय मतदानको विषयमा मतदाताहरू अनभिज्ञ रहेको भन्दै आयोगलाई पटक पटक गुनासो गरेपछि त्यसबारे जानकारी दिन आयोगका कर्मचारी सक्रिय रूपमा लागेका हुन्। बिहान र बेलुका उनीहरूले घर दैलोमै पुगेर मतदातालाई भोट हाल्ने तरिका गणना र नतिजाका बारेमा जानकारी गराइरहेको जिल्ला निर्वाचन कार्यालय चितवनले सुनाएको छ। निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालका अनुसार क्षेत्र मर्चार अन्तर्गत पनि 7 वटा गाउँ विकास समिति र भरतपुर नगरपालिकाका 5 वटा ओडामा समूह विभाजन गरी निर्वाचन शिक्षा कार्यकर्ता खटिएका छन्। निर्वाचन अधिकृत ढकालले क्षेत्र मर्चारमा पनि 31 वटा मतदान केन्द्रमा 31 जना मतदाता शिक्षा स्वयंसेवक र 12 जना निर्वाचन शिक्षा कार्यकर्ता खटाइएको बताउनु भयो। त्यसको अनुगमनका लागि मतदाता शिक्षा अनुगमन अधिकृत रणबहादुर खत्री र जिल्ला निर्वाचन कार्यालयका सूर्यप्रसाद आचार्य सो क्षेत्रमा खटिएका छन्। त्यसै गरी जिल्ला निर्वाचन कार्यालयबाट पनि क्षेत्र मर्सारका विभिन्न क्षेत्रमा प्रत्येक दिन नमुना मतदान गराइने काम भइरहेको उहाँले बताउनुभयो। चितवन निर्वाचन क्षेत्र मर्सारमा 65,279 मतदाता रहेका छन्, जसमध्ये आधाभन्दा बढी महिला रहेका छन्। चितवनका महिला अधिकार कर्मीहरूले संविधान सभाको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर 4 रामकृष्ण घिमिरेलाई अत्याधिक मतले जिताउन लबिङ थालेका छन्। समाजका प्रतिष्ठित महिला अधिकार कर्मीहरूले संविधान निर्माण र स्थानीय विकासका लागि घिमिरेको प्रतिस्पर्धा अरू कोही बन्न नसक्ने बताएका छन्। महिला अगुवा मिना खरेले क्षेत्र नम्बर 4 घिमिरेको विकल्प अरू कोही हुन नसक्ने बताउनु भएको छ। आफू जस्ता समाजमा समर्पित अधिकांश महिलाहरूले घिमिरेलाई नै जिताउनका लागि आन्तरिक रूपमा महिलाहरू परिचालन गरेको खरेलको भनाइ थियो। महिला जिल्ला समन्वय समिति चितवनको उपाध्यक्ष सुशीला उप्रेदीले राजनीतिमा अनुभवी घिमिरेसँग मात्र केन्द्रीय स्तरमा पहुँच भएको बताउँदै उहाँको विकल्प अरू नभएको दावी गर्नुभयो। त्यस्तै अधिवक्ता फुलमाया राणा भट्टले प्रधानमन्त्री सुशील कोइरालाले जितेको क्षेत्र भएकोले उहाँसम्म पहुँच पुर्याएर विकासका लागि घिमिरेको उम्मेदवारी अहिलेको आवश्यकता भएको बताउनुभयो। लामो राजनैतिक अनुभव त्याग र स्वच्छ छवि भएकाले पनि घिमिरेको पक्षमा महिला अगुवाई लाग्नुपर्नेमा उहाँले स्वाभाविक भएको बताउनुभयो। महिला अधिकार कर्मी सरिता केसीले महिलाको नाममा अनावश्यक राजनीति भएको भन्दै राजनीतिमा जसले त्याग गरेको छ उसैलाई जनताले छान्नुपर्नेमा जोड दिनुभयो। सभासदहरू अञ्चली श्रेष्ठ, सावित्री चौधरी र विष्णुमाया परियालले महिला र जनजातिको नाममा विचलित नहुन मतदाताहरूलाई आग्रह गर्दै कङ्ग्रेसका उम्मेद्वार घिमिरेलाई चिताउन आग्रह गर्नुभयो। असार 8 सभाको पुनर्वाचनको क्रममा नेपाली कंग्रेसले आशा शिवनगरमा उम्मेद्वार सहित घर दैलो कार्यक्रम गरेका छन्। कंग्रेस उम्मेद्वार रामकृष्ण घिमिरे सहितको टोलीले आशा शिवनगर गाविसको राधापुर शान्तिपुर भीमसेन नगर सुन्दर बस्ती महेन्द्र चोक लगायतका क्षेत्रमा घर दैलो गरिएको थियो। सो क्रममा मतदाताहरूले स्थानीय समस्या समाधान गरिदिन आग्रह गरेका थिए। संविधान सभाको उपनिर्वाचन नजिकिँदै गएपछि राजनीतिक दलहरूले आफ्ना प्रचारात्मक गतिविधिहरूलाई तीव्रता दिएका छन्। भाषण र घर दैलो कार्यक्रममा व्यस्त रहेका पार्टीले सोक चौतरीमा आफ्ना एजेन्डा र चुनावी कार्यक्रमहरू जनता माझ ल्याएका छन्। चुनावी प्रचारमा रहेको नेकपा एमाले चित्र मर्सालले आज विभिन्न स्थानमा आफ्ना गतिविधि सञ्चालन गरेको छ। आज बिहानैबाट व्यस्त रहेको पार्टीले चित्र मर्सालको विकास चोकमा भव्य कार्यक्रमको आयोजना गरी मनाएको छ। कार्यक्रममा संविधान सभाका सदस्य तथा एमाले चितवनका उपाध्यक्ष कृष्ण भक्त पोखरेलले उपनिर्वाचनमा पार्वती राहुललाई जिताई महिलाका मुद्दा र विकासको काम गर्न मद्दत पुग्ने बताउनुभयो। संविधान सभाका प्रत्यक्ष तर्फबाट निर्वाचन जित्ने उम्मेद्वारको संख्या कमै भएको भन्दै आफ्ना अधिकारलाई संस्थागत गर्नको लागि महिला उम्मेद्वारलाई जिताउनु आवश्यक रहेको बताउनुभयो। उहाँले विकास निर्माण महिला अधिकार दलीय जनजाति हरेक पक्षको अधिकारको विषयमा बुलन्द तरिकाले बोल्न सक्ने राहुललाई मत हालेर जिताउन आग्रह गर्नुभयो। संविधान लेखाङ्कको कार्य रहेकाले महिला उम्मेद्वारलाई जिताएमा महिलाको हक अधिकार सुनिश्चित हुने बताउनु भएको छ। कार्यक्रममा नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष कृष्ण प्रसाद खनालले जनताले मत दिएर जिम्मेवारी बोकाएका कंग्रेस सभापतिले मतको कदर नगरी धोका दिएकाले स्पष्ट पार्वती राहुललाई सहयोग गर्न जनतालाई आग्रह गर्नुभयो। उहाँले जनताको काम गर्नको लागि एमाले नेता तयार छन्, त्यो जिम्मेवारी बोकेर पूरा गर्न पार्वती राहुल तयार भएकाले मतदान गर्न अनुरोध गर्नुभयो। कार्यक्रममा एमालेका केन्द्रीय सदस्य चिल्लु प्रसाद तिवारी निर्वाचनका उम्मेद्वार पार्वती राहुल लगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा एमालेका जिल्ला तहका नेताहरूको सहभागिता रहेको थियो। त्यस्तै निर्वाचनको प्रचार कार्यक्रम अन्तर्गत कृष्णपुर कैलाशनगर फुलबारी लगायतका स्थानमा घर दैलो तथा कोटसभा सम्पन्न भएको छ। चितवनमा रहेका अधिकांश जसो एग्रोभेटहरू मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ। जिल्ला कृषि विकास कार्यालय चितवनले आज पूर्वी चितवनमा रहेका एग्रोभेटहरूको अनुगमनका क्रममा यस्तो पाइएको हो। कृषि विकास कार्यालयको अनुगमन टोलीले पूर्वी चितवनका एक दर्शनभन्दा बढी एग्रोभेटमा आज अनुगमन गरेको छ। एग्रोभेटहरूमा गरिएको अनुगमनको क्रममा धेरै जसो फसलहरू मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ। चितवनमा विषादीको बढी प्रयोग हुने गरेको पाइएकाले त्यसको न्यूनीकरणका लागि जिल्ला कृषि विकास कार्यालयको टोलीले अनुगमन गरेको हो। अधिकांश पसलहरूमा म्याद नागेका विषादी भारतमा प्रतिबन्धित औषधि असुरक्षित तरिकाले विषादी राखिएको तथा दुवै व्यवसाय एकै ठाउँबाट सञ्चालन गरिएको भेटिएको छ। पदमपुर पासमा रहेको सरु एग्रोभेट पदमपुर पासकै ओली एग्रोभेट खैरेनीमा रहेको रामसानाकी एग्रोभेट कारका एग्रोभेटले मापदण्ड विपरीत व्यवसाय सञ्चालन गरेको पाइएको हो। अनुगमनका क्रममा पूर्वी चितवनका एग्रोभेटमा म्याद नाकेका 5 कार्टुन फैराडन सुल्फोस चक्रजिङ तथा एग्रोन डैस लगायत विषादी पाइएको छ। एग्रोफिट कम्पनीले म्याद नाकेका बेमल र विषादी राखेको भेटिएको जिल्ला कृषि कार्यालयका प्रचार अधिकृत रामचन्द्र गौतमले बताउनुभयो। एग्रोबेटहरू बिना प्रमाणपत्र सञ्चालनमा रहेका समय सकिएका विषादीहरू बिक्री वितरण गरेको र विषादी सम्बन्धी ज्ञान नभएका व्यक्तिहरूले बिक्री वितरण गर्ने गरेको पाइएको छ, जसले गर्दा मानव स्वास्थ्यसँगै वातावरणमा पनि नकारात्मक असर पर्ने गरेको जिल्ला कृषि विकास कार्यालय चितवनका बाली विकास अधिकृत कमलनाथ वाक्लेले बताउनुभयो। जिल्ला विपद व्यवस्थापन समितिले विपद जोखिम न्यूनीकरणका लागि सूचना प्रणालीलाई प्रभावकारी बनाउन रणनीति बनाउने भएको छ। पश्चिम चितवनको मंगलपुरमा साउनको पहिलो साता हुन लागेको कृत्रिम घटना अभ्यासका लागि सूचना तथा सामान्य विषयगत चित्रसँग भएको पूर्व तयारी छलफलमा छिटो तथा प्रभावकारी सूचना प्रभावका विधिबारे छलफल भएको छ। सूचना तथा सामान्य विषयगत क्षेत्रका संयोजक स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले जोखिमबाट बस्नका लागि मात्रै नभई